चलो नजरे बिलायोर पिए थोड़े थोड़े साथी ये बहाना साथी यही बहाना फेरी आज जिए थोड़े थोड़े गजलू नजर दे पिलायो पिए थोड़े थोड़े छो भन्यो र त मैले मैले मैले छाती भित्र बस्ने गरी खाउँदैछु भन्यो र त मैले छाती भित्र बस्ने उध्रिएको उध्रिएको उध्रिएको मनलाई जसो तसो सिए थोरै थोरै गजरु ती नजरले गजरु हारेर भाग मैले माया गया त हारेर भाग मैले माया गया त हैन माया गया हारेर भाग मैले माया गया त हैन सक्ने छु लड्न एक्लै सक्ने छु लड्न एक्लै साथी गले रखे भो तो भो सदै छु साथी अल्लाह चले रखे भो जल्दै न हेर पाने जल्दै न हेर पाने आगो बने रखे भो जो खो छदै छु साथी